रेडियो देवदहा 106.6 मेगाहर्ट्ज युग परिवर्तनको संवाहक Hello sir, I have a message for you. Welcome to Facebook. You have one friend request. Click here to confirm. हेलो हाई अनि नमस्ते। रेडियो देवदहा 106.6 मेगाहर्ट्ज सुनेर बस्नुभएका तपाईँ सम्पूर्णलाई स्वागत गर्न चाहन्छु कार्यक्रम म्यासेज बक्समा। सदाको मंगलबार चाहिँ आज पनि आइसकेको छु, कार्यक्रमको साथमा छु अनेरमा म अर्जुन भने टेक्निकली सपोर्ट रहेको छ मित्र मुकेशको। सूचनाका लागि सामुदायिक संचार अभियानद्वारा सञ्चालित रेडियो देवदहा 106.6 मेगाहर्ट्जमा हरेक मंगलबार राति आउने गर्छ बीबीसी लन्डनको नेपाली सेवा लगतै, र तपाईँको माझमा हामी तपाईँले फेसबुकमा पठाउनुभएका म्यासेजहरू, मोबाइलमा पठाउनुभएका म्यासेजहरू पढ्न र तपाईँको म्यासेज एक मनबाट अर्को मनसम्म पुर्याउन म तपाईँको साथमा अब करिब करिब 10 बजेसम्म रहनेछु। कार्यक्रममा तपाईँले आफ्नो सन्देश प्रसारण गर्न चाहनुहुन्छ, आफ्नो मान्छेलाई सम्झिन चाहनुहुन्छ भने नम्बर रहेको छ एनसेल युजरको लागि 9814077788, भने एनटिसी युजरको लागि 9814747302 रहेको छ। म पुनः नम्बर भन्न चाहन्छु तपाईँलाई म्यासेज पठाउनको लागि, एनसेल युजरको लागि 9814407788, भने एनटिसी युजरको लागि 9847147302। तपाईँलाई यो दुईटा नम्बर मध्ये आफूलाई जुनमा पाएको पर्छ त्यसमा आफ्नो एसएमएसहरू पठाउन सक्नुहुनेछ। म तपाईँको एसएमएस अवश्य पनि तपाईँको मनको मान्छे समक्ष प्रसारण गरिदिनेछु। त साथीहरू तपाईँ आफ्नो एसएमएसहरू पठाउँदै गर्नुहोस् फटाफट। तर कार्यक्रमको सुरुवातमा मैले राख्न चाहन्छु यो साङ्गीतिक आवाज। सपना सकार गरी जाना हजुर, कार्यक्रमको सुरुवातमा एउटा लभ सङ तपाईँको माझमा राखेको थिएँ। रेडियो देवदह 106.6 MHz पहिलो पटक प्रसारण भइरहेको छ यो गीत आकांक्षा बस्याल र कमल खत्रीको आवाजमा। अब निस्किने एल्बम रहेको छ आकांक्षा बस्यालको तिमी छौ र त म छु भन्ने। यो गीतलाई हामीले पहिलो पटक रेडियो देवदहको कार्यक्रम म्यासेज बक्सबाट तपाईँको माझमा राखेका थियौँ। आज पनि तपाईँको धेरै धेरै म्यासेजहरू मेरो हातमा आइसकेका छन्, अर्थात् भन्नुपर्छ मोबाइलमा आइसकेका छन्, र ती म्यासेजहरूलाई म क्रमशः प्रसारण गर्दै जानेछु। सदा मैले तपाईँको म्यासेजहरू फेसबुकबाट पहिला उठाउँथेँ, तर आजको दिनमा अर्थात् आजको एपिसोडमा मैले तपाईँले मोबाइलमा पठाउनुभएका म्यासेजहरूलाई उठाउन जाँदैछु। कुवा मलाई नदेखाऊ, पानी मैले खाइसके, माया मलाई नदेखाऊ, धोका मैले पाइसके। हाय दादा नमस्ते, के छ, खाना भयो कि नाइ, नभएको भए कम ल भन्नुभएको छ। फ्रम केरवानीबाट राजु बस्याल, दादा हजुरको भोइस त दामी छ नि दादा। म मेरा साथीहरू सिर्जना, मनिषा, सरिता, तारा, पूजा, फुच्ची, सिर्जना र महामायामा पर्ने साथीहरू भन्नुभएको छ। सरिता, तारा, पूजा, सबै र मलाई राजु भनेर चिन्ने नचिन्ने सबैलाई गुड नाइट र हेभ अ स्वीट ड्रीम भन्न चाहन्छु। बाई दादा भन्नुभएको छ हाम्रो राजुजीलाई। म्यासेजको लागि धन्यवाद छ, र आगामी दिनमा पनि तपाईँको यस्तै यस्तै म्यासेजहरू म पाउने आशामा रहेको छु। अर्को म्यासेज रहेको छ, हाई दादा नमस्ते, खाना भयो कि नाइ, नभएको भए आउनु ल भन्नुभएको छ। अवश्य पनि आउनुपर्छ होला तपाईँको घरमा। दा इट्स मी हिमो, यस बोय सुजन फ्रम देवदह छ विशाल नगरबाट। दा म रेडियो देवदह सुनेर बस्ने सबैलाई गुटु मुटु नाइट एन्ड अल माई फ्रेन्डलाई पनि गुटु मुटु नाइट भन्न चाहन्छु। एन्ड दा माई स्विटर जी डरटलाई लाइक एन्ड मिस यु भन्न चाहन्छु। दा हजुर र कम्प्युटर दालाई गुड नाइट ल भन्नुभएको छ। बाबाई ह्याभ अ स्विट ड्रिम भन्नुभएको छ। हाम्रो साथी सिरियस भएला पनि यो म्यासेजको लागि सिरियस होइन के अरे सायद इमो भए इमो यस भाइ लेख्नुभएको छ, मैले तर यस लेख्नु भयो त्यही भएर मैले सिरियस भन्ने सोचेँ। इमो भाइलाई यो म्यासेजको लागि थ्याङ्क यू सो मच भन्न चाहन्छु। हिरा मोती राजालाई, जुन तारा रातिलाई, बगैँचाको फुल साथीलाई, माया र प्रेम मेरो जीवन साथीलाई। वा वा वा क्या लेख्नुभयो। अनि लेख्नुहुन्छ, दाई म केरवानी छ सेमरानादेखि निशा गुरुङ हो। दाई मेरो साथी मनिषा, सागर, देमन, सुजन र मेरो मामा, मम्मी, बाबा र मेरो जीवन साथीलाई मिस गरेको छु र दाई। देमन र सुजनलाई कल गर्न भन्न पठाउनु ल भन्नुभएको छ र गुड नाइट भन्नुभएको छ। र देमन र सुजन यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँको साथी निशाले तपाईँलाई कल गर्न भन्नुभएको छ। अवश्य पनि तपाईँले एसएमएस सुन्ने बित्तिकै फटाफट कल गरिहाल्नुहोस्, तपाईँलाई नम्बर थाहा छ होला होइन। अर्को म्यासेज रहेको छ, हाई दादा खाना भयो एन्ड आरामै हुनुहुन्छ। तपाईँले सञ्चालन गर्नुहुने यो प्रोग्राम एकदम रमाइलो लाग्छ एन्ड यो प्रोग्राम मार्फत म फर्स्ट तपाईँलाई सम्झन चाहन्छु एन्ड टेक्निसियन मित्र मुकेश लगायत सम्पूर्ण साथीहरू सन्तोष, विपिन, हर्षा अनि अगाडि लेख्नुहुन्छ सबैलाई हाई भन्दै एन्ड गुड नाइट भन्न चाहन्छु। अनि मित्रहरू श्रद्धा, बासु, कविता, सोनु, नारायण, रन्जिता, पूजा लगायत मलाई विमल परियार भनेर चिन्नुहुने अल मित्रहरूलाई सम्झन चाहन्छु। विमल परियार भन्नुभएको छ। विमलजीलाई पनि यो म्यासेजको लागि धन्यवाद दिन चाहन्छु, र कार्यक्रम मन पराइदिनु भएको निम्ति, अझै तपाईँको यस्तै साथ र सहयोग गर्नुभयो भने अवश्य पनि यो कार्यक्रम अझै उत्कृष्ट बन्दै जान्छ। हाई दा नमस्ते, दा खाना भयो एन्ड नभएको भए आउनु ल मेरो घर भन्नुभएको छ। कुनै दिन आउँला भन्नुपर्छ। दा इट्स मी सुनिल फ्रम देवदह छ स्कुल टोला। दा रेडियो देवदह एफएम सुनेर बस्ने सबैलाई गुड नाइट भन्न चाहन्छु एन्ड मेरो घर परिवार एन्ड माई ड्याड, माई बहनालाई आई मिस यु गुड नाइट भन्न चाहन्छु एन्ड माई स्विटहार्ट ड्याब्सलाई आई लभ यु भन्न चाहन्छु। ल दा हजुर कम्प्युटर दालाई गुड नाइट भन्न चाहन्छु। बाई ह्याभ अ स्विट ड्रिम भन्नुभएको छ। साथीलाई यो म्यासेजको लागि धन्यवाद दिन चाहन्छु। सुनिलजीले म्यासेज पठाउनु भएको थियो देवदह छबाट। हाई अर्जुन्ता दर्शन, यु आर अल्सो फाइन त हो नि भनेको छ। एकदमै म पनि अल्सो फाइन, तपाईँ पनि अल्सो फाइन होइन। यसरी प्रतिरोजाली दा, यो प्रोग्राम स्विट एन्ड स्याट्स भएको कारणले गर्दा होला, एकदम मनपर्छ यो प्रोग्राम मार्फत। माई लभली लभली लभली मम शिष पूर्णिमा प्रशंसा विष्णु फ्रेन्ड लक्ष्मण अर्जुन प्रेम एन्ड स्पेसली बिएफ होमलाई सम्झन चाहन्छु ल, एन्ड मिस्कल बोयलाई पनि ल, गुड नाइट बाबाई भन्नुभएको छ। मिस्कल बोयले पनि सुन्दै हुनुहुन्छ होला, उहाँलाई थाहा पाइसक्नु भएपछि मिस्कल बोय मलाई भनेको भनेर। हेलो दा दर्शन नमस्ते, एन्ड कम्प्युटर ड्राइभरलाई पनि ल, म चनमती फुच्ची सीमा स्विजरल्यान्ड बस्ती गणेशनगरबाट। आज नाम परिवर्तन भएछ अनलकीबाट चनमती, चनमती रूपामती है के हो, चनमती फुच्ची सीमाले स्विजरल्यान्ड अर्थात् गणेशनगरबाट म्यासेज पठाउनु भएको थियो। अनि दा सुनाउनु उतातिरको न्युज भन्नु, उतातिरको न्युज ठिकै छ भन्नुपर्छ। सम्राट कता बिजी हो आज भोलि, स्विट फ्रेन्ड एसपी रामु बसन्ती अजय बिन्दास ममता सुजन सागर ऋतिका सम्झना कुसुम गोविन्द प्लस खुमा भीमा राज रोहन जीवन दिले रूपन्दे लिसनर क्लबको अल माई स्विट फ्रेन्ड मेम्बरहरू र स्पेसली माई लभली ब्रो सुमनलाई धेरै मिस गरेको छु। मम ड्याड सी शारदा कलेज इलेभेनको अल फ्रेन्डलाई एक्जामको तयारी जोरजारले गर ल भन्न चाहन्छु। अनि युरो प्राविधिक ब्रो विनिता दी लाई पनि गुड नाइट एन्ड स्विट ड्रिम बाय बाय टेक केयर। अनि दा एकल प्रेमी र अनलकीलाई हटाइदिएको थ्याङ्क्स नि है दा गर्नुभएको छ। कति ज्ञानी मान्छे फुच्ची सीमा, चनमती फुच्ची सीमा, साँच्चै नै चनमती धेरै चकचक गर्नु हुँदैन है भन्न चाहन्छु। र यो म्यासेजको लागि, स्विट म्यासेजको लागि थ्याङ्क यू सो मच भन्न चाहन्छु। अर्को म्यासेज रहेको छ, सेम लभ ओन सेम लभ टु ब्याट आई लभ ओन द्याट इज यु, ब्याट लेख्नु चाहिँ बट होला सायद, same love on same love to but I love on that is you samjhana ko lagi anil biru durga ani malai susil bhanera chinne nachine sampurna lai sathi harulai bhai bhanu bhaeko cha ani good night pani bhanna chahanchu bhanu bhaeko cha hamro sathi lai ekdam short and sweet message pathaunu bhayo susil ji dhanyabad cha tapai lai message ko lai sath tapai le first time pathaunu bhayo jasto lagireko cha tapai le first time haina agami din pani message haru pathaundai garnu hola। नमस्ते दा आर यु फाइन भन्नुभएको छ, एकदमै फाइन भन्नुपर्छ। मी सुमन निर्दोष फ्रम गणेशनगर, स्पेसली माई लभली लभली लभली सिस फुच्ची सीमालाई एक्जामको लागि राम्रो तयारी गर ल, बेस्ट अफ लक नानु, गुड नाइट लभ यु अल फ्रेन्ड भन्नुभएको छ। सर्ट एन्ड स्विट म्यासेजको लागि सुमन निर्दोषजीलाई धन्यवाद छ। आफ्नो बहिनीको लागि विशेष विशेष मायाका शब्दहरू प्रस्तुत गर्दै हुनुहुन्थ्यो फुच्ची सीमा अर्थात् चनमती फुच्ची सीमाको लागि। अर्को म्यासेज रहेको छ, हेलो दा न्यू नौलो के छ भन्नुभएको छ। न्यू नौलो सब ठिकठाक छ भन्नुपर्छ। म हो के प्रदीप थापा फ्रम बुधबार तिन इम्ली हवा। आई वान्ट टु डेडिकेट मेरी प्यारी काली, फुलको बासना फुलेमा हुन्छ कुनै पातमा होइन काली भन्नुभएको छ। अगाडि हुन्छ, कालीको माया मुटुमा छ त्यसको जातमा होइन भन्नुभएको छ। एकदमै माया मुटुमा हुन्छ कुनै जातपातमा होइन, होइन माया भन्ने स्वार्थ गर्नुपर्छ, कुनै स्वार्थले गर्नु हुँदैन भन्न चाहन्छु प्रदीपजीलाई। र यो रमाइलो अनि सान्दर्भिक म्यासेजको लागि धन्यवाद छ हाम्रो प्रदीपजीलाई। हाई ब्रो दर्शन आर यु फाइन भन्नुभएको छ, एकदमै फिट एन्ड फाइन भन्नुपर्छ। मि सीता फ्रम शान्तिनगर, स्पेसली माई स्विट फान्जी फुच्ची सीमालाई इक्जाम राम्रो गर्नु, रिजल्ट राम्रो भयो भने मेरो तर्फबाट स्पेसली प्राइज युको लागि भन्नु भएको छ। एन्ड गुड नाइट भन्नुभएको छ। फुच्चीजीले प्रोग्राम सुन्दै हुनुहुन्छ सायद, र तपाईँको भन्नुपर्छ माइज्यू भान्जी भने चाहिँ माइजी पढ्नु भयो है। माइजीले फुच्चीजीलाई राम्रो इक्जाम गर्नुभयो भने गिफ्ट दिने भन्दै हुनुहुन्छ। सायद गिफ्टको लागि भयो भने पनि फुच्चीजीले राम्ररी पढ्नुहुन्छ भने मैले आशा राखेको छु। अनि अर्को म्यासेज उठाउनुपर्छ, हेलो हाई दा नमस्ते, मी अमृता एन उमा फ्रम गणेशनगर, स्पेसली हामी प्यारी भदा प्यारी भन्दा लेख्नु भएको छ, प्यारिसिस फुच्ची सीमालाई इक्जामको लागि राम्रो तयारी गर ल, काली बेस्ट अफ लक भन्छु भन्नुभएको छ। आज फुच्ची सीमाजीको लागि धेरै नै बेस्ट अफ लक आएको छ इक्जामको लागि। हामी पनि विस यु अल द बेस्ट भन्न चाहन्छौँ फुच्चीजीलाई यो म्यासेजको लागि। अर्को म्यासेज रहेको छ, हाई दादा दर्शन, खाना डाउनलोड त भएको छैन होला भन्नुभएको छ। अनि वेलकम टु माई होम दादा, म हो के बिन्दास ममता गिरी फ्रम गणेश नगरबाट। दादा, मेरो साथीहरूमा फुच्ची सीमा, बसन्ती गाहा, हिमाल, विजय, अनिता, अल फ्रेन्ड र रेडियो देवदह लिसनर सबैलाई गुड नाइट, ह्याभ अ स्वीट ड्रिम, सफल प्रेम, 99.9% लक्की भन्नुभएको छ। र यो म्यासेजको लागि अगाडि पनि रहेछ, लक्की फुच्ची सीमा एक्जामको तयारी कस्तो छ त भन्नुभएको छ। अनि लेख्नुहुन्छ, कम्प्युटर ड्राइभर र हजुरलाई पनि गुड नाइट भन्न चाहन्छु भनेर लेख्नु भएको छ। र फुचीजीलाई म्यासेजको लागि विश यू अल द बेस्ट भन्नुभएको थियो, 99.9% लक्की भन्नुभएको छ। यो टाइटल चेन्ज गरिसक्नु भएको छ, उहाँले अनलक्कीबाट पनि उहाँले जनमती बनाइसक्नु भएको छ। तपाईँलाई जानकारीको लागि मैले भने, हाई अर्जुन दादा आरामै हुनुहुन्छ? टेक्निसियन दादा र हजुरलाई दसौँलाई जोडेर दर्शन छ है भन्नुभएको छ। हाम्रो 10, 10, 10, 20 भन्नुपर्छ, हाम्रो पनि 20 जोडेर तपाईँलाई दर्शन भन्न चाहन्छौँ। अनि दादा माम हाम भो भन्नुभएको छ, माम चाहिँ हाम भएको छैन। माई फ्रेन्ड सीता, बिपिन, जीबी बाबु, सरु, माई लवली मम एन्ड सिस एलके ब्रोलाई स्विटी मिस यु भनिदिनु ल। मी यमके साई भन्नुभएको छ फ्रम शिवपुर। एमके झिलाई, यो म्यासेजको लागि थ्याङ्क यू सो मच भन्न चाहन्छु। र अर्को लेख्नुहुन्छ म्यासेज, मी लक्ष्मी गणेश नगर भन्नुभएको छ, लक्ष्मीले गणेश नगरबाट म्यासेज पठाउँदै हुनुहुन्छ। हेलो ब्रो दर्शन भन्नुभएको छ, मेरो पनि तपाईँलाई दर्शन छ। माम भो भन्नुभएको छ, माम चाहिँ भएको छैन। स्पेसली मेरो छोरी फुच्ची सीमालाई अब बिजनेससँग डेडिकेट गर्न चाहन्छु। उमा, अमृता, लवली छोरा सुमनलाई पनि बाई गुड नाइट भन्न चाहन्छु भन्नुभएको छ। लक्ष्मीजीको मम्मीले, लक्ष्मीजीको भन्नुपर्छ भन्दा पनि फुच्चीजीको मम्मीले म्यासेज गर्नुभएको थियो र आफ्नो छोरीको लागि विस गर्नुभएको थियो। हामी पनि फेरि पनि विस गर्न चाहन्छौँ फुच्ची सीमाजीको लागि र फुच्चीजीको मम्मी लक्ष्मीलाई हामी पनि म्यासेजको लागि धन्यवाद दिन चाहन्छौँ। ओ दा क्या स्विट हो क्या त्यो भोइस एन्ड प्रोग्राम भन्नुभएको छ। आई एम रियली दा यो प्रोग्राम मेरो मुटुको डुकडुकी नै हो क्या, बट के गर्ने, हप्ताको 7 दिन थर्सडे नहुने सो बोर लाग्छ। हादा लेख्नुहुन्छ यहाँ, हादा यो बिजिएमको तर्फबाट युएन मुकेश दालाई मेरो दुवै हात जोडी दर्शन छ ल भन्नुभएको छ। हाम्रो दुईवटा भन्दा पनि हाम्रो 4 हात जोडेर तपाईँलाई दर्शन भन्न चाहन्छ। अनि फाइन होइसिन्छ भन्नुभएको छ, एकदमै हामी फाइन होइसिएको छ। माम ह्यास भएको छैन होला भन्नुभएको छ, माम चाहिँ ह्यास भएको छैन। माई लभली फ्रेन्ड ममता, फुच्ची सीमा, सागर, अजय, बिन्दास, विजय, हाय सुमन, किन हो माया मारेको, एन्ड अन्जन सारूलाई यो टाइम धेरै मिस गरिरहेको छु, एन्ड कम्प्युटर ब्रो दामी सङ बजाइदिनु ल, माई अल फ्रेन्डलाई डेडिकेट गर्ने चाहन्छु, एन्ड दा होलसेलमा गुड नाइट सुनाइदिनु ल, मि बसन्ती गाह मगर। हाय अनमोलजी, किन हो रिसाको एन्ड सम्पर्क विहीन भएको, गल्ती भएको भए आई एम सो सरी ल, प्लिज कल मी भन्नुभएको छ। बसन्तीजीको साथीले सुन्दै हुनुहुन्छ भने अवश्य पनि अनमोलले बसन्तीजी रिसाएको छैन भनेर थाहा पाइसक्नु भएको छ, यसो कल गरिहाल्नुहोस् फटाफट है त बसन्तीजीलाई। सानु सागर बराल शीतलनगर भन्नुभएको छ, सानु सागर बरालले शीतलनगरबाट म्यासेज पठाउनु भएको छ। नमस्ते दा, आर यु फाइन भन्नुभएको छ। अफकोर्स हामी फाइन रहेका छौँ। स्पेसली माई मम अनि भुटुवल गणेश नगरमा हुने लभली सिस फुच्ची सीमालाई इक्जामको लागि बेस्ट अफ लक भन्न चाहन्छु, एन्ड बाबाई दा गुड नाइट भन्नुभएको छ। हाम्रो सानु सागरलाई पनि यो म्यासेजको लागि धन्यवाद दिन चाहन्छु। हाई दा नमस्ते, एन्ड प्राविधिक ब्रोलाई पनि, मि एसपी राम मुखिया मायाको बस्तीबाट, स्पेसली माई बेस्ट फ्रेन्ड फुच्ची सीमा, अजय बिन्दास, फेसबुक फ्रेन्ड अनि युरो प्राविधिक ब्रोलाई लभ यु गुड नाइट भन्न चाहन्छु भन्नुभएको छ। रामु मुखियाले म्यासेज गर्नुभयो, तपाईँलाई पनि धन्यवाद दिन चाहन्छु। र यो म्यासेज तपाईँको अन्तिम होस्, आगामी दिनमा पनि यसरी नै म्यासेजहरू पठाउँदै गर्नुहोला भन्न चाहन्छु। हेलो भाइ सलाम छ, म हिरो आर्यन हो, आज पार्टी छ क्या, इन्जोय भइरहेको छ यार भन्नुभएको छ। अर्डर लेख्नुहुन्छ, स्पेसली भुटल गणेश नगरमा हुने मेरी लभली सिस फुच्ची सीमालाई डेडिकेट गर्न चाहन्छु, बाबाई गुड नाइट भन्नुभएको छ। आर्यनले म्यासेज गर्नुभएको थियो, आर्यन दाजु भन्नुभएको छ, मलाई भाइ भन्नुभएको छ। आर्यन दाजुले म्यासेज गर्नुभएको छ, तपाईँलाई पनि म्यासेजको लागि धन्यवाद दिन चाहन्छु। अर्को म्यासेज पठाउनु भएको छ, हेलो अर्जुन दाजु आरामै हुनुहुन्छ, के छ नि हजुरको न्यू खबर भनेको छ, न्यू खबर सब ठिकठाक छ भन्नुपर्छ, झक्कास बिन्दास छ भन्नुपर्छ। इट्स मी राज गुरुङ फ्रम केरवानी साथ, आई वान्ट टु से शुभरात्रि एन्ड शुभ सपनी टु अल माई सिज ब्रो एन्ड अल माई फ्रेन्ड एन्ड फर यु, ओके बाई गुड नाइट भन्नुभएको छ। यो म्यासेजको लागि राजजीलाई पनि धन्यवाद दिन चाहन्छु, म्यासेजको पठाउनु भयो र सम्झिनु भयो आफ्नो साथीहरूलाई। यति बेला भने म्यासेजलाई यत्तिकै छाडेर एउटा कार्यक्रममा साङ्गीतिक आवाजलाई राख्नुपर्ने हुन्छ, अब क्रममा यो साङ्गीतिक आवाज मात्र तपाईँको लागि। अब तक मैं चुप रहता था, तुझसे कुछ नहीं कहता था, कब से दिल दीवाना था, खुद से भी बेगाना था। हमने कई बार मुलाकात की है, आज पहली बार दिल की बात की है, आज पहली बार दिल की बात की है, आज पहली बार दिल की बात की है, आज पहली बार दिल की बात की है। हजुर, कार्यक्रममा एउटा भर्खरै लभ सङ तपाईँको माझमा राखेको थिएँ र यो अस्ति पनि तपाईँलाई मन पर्यो होला, मित्र मुकेशको रोजाइमा रहेको थियो। अघि एकजना साथीले दामी सङ प्ले गरिदिनु भन्नुभएको थियो, अस्ति पनि मुकेशले दामी सङ प्ले गरिसकेका छन्, तपाईँलाई सायद मन पर्यो होला। हो भने तपाईँले मोबाइलमा पठाउनुभएका म्यासेजहरूलाई एकैछिन छाडेर म फेसबुकमा पठाउनुभएका म्यासेजहरूलाई उठाउन गइरहेको छु र लेख्नुहुन्छ यहाँ साथीले, नमस्कार रेडियो देवदह परिवार, म विष्णु प्रसाद काफले हाल इजरायलमा छु, मेरो नेपाल घर देवदह छ स्यालभुकी हो, मेरो आमा ललुप काफले, बाबा झण्डी प्रसाद काफले, मेरो छोरी श्रीमती सरस्वती काफले अनि मेरो भाइ कृष्ण काफ्रेलाई सम्झिन चाहन्छु, साथै मेरो मामा माइजी अङ्कल आन्टी र मलाई विष्णु भनेर चिन्नुहुने सबैलाई सम्झिन चाहन्छु भन्नुभएको छ विष्णु प्रसाद काफ्रेलाई। यो म्यासेजको लागि धन्यवाद दिन चाहन्छु। अर्को म्यासेज पठाउनु भएको छ उमेश नेपानेले, लेख्नुहुन्छ, सबभन्दा पहिला त देवदालाई धन्यवाद दिन चाहन्छु र मलाई चिन्ने सम्पूर्ण साथीभाइलाई नमस्कार र मेरा परिवार सिङ्गा डाँडाटोलमा बस्ने सबैलाई नमस्कार सुनाइदिनु भन्नुभएको छ। उमेश जीलाई पनि यो मेसेजलाई धन्यवाद दिन चाहन्छु। अर्को मेसेज रहेको छ, हाई अर्जुन ब्रो भर्छ भन्नुभएको छ, एकदमै ठिकठाक चकास भन्नुपर्छ, खाना भयो नभएको भए सँगै बसेर खामला ल भन्नुभएको छ। अश्विन खामला नि कुनै दिन भइहाल्छ नि। मि दिप दुर्गा फ्रम देवदह चार पिपल टाढा। यो रात्रिकालीन प्रहरमा म मेरो फ्रेन्डहरू महेश, रोहित, मोहन, दीपक, दिपु, सृजना, नानु, मुस्कान, स्वरूप, बुनु, अश्मी, लक्ष्मी, दुर्गी र मलाई दिप दुर्गा भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई गुड नाइट एन्ड शुभ सपना भन्न चाहन्छु। लास्टमा तपाईँ लगायत टेक्निसियनमा बस्नुहुने दाजु र देवदह एफएम होल युनिटलाई पनि गुड नाइट एन्ड शुभ सपनी भन्न चाहन्छु। बाई बाई बाई बाई बाई भन्नुभएको छ दिप दुर्गालाई। यो मेसेजको लागि धन्यवाद दिन चाहन्छु। अर्को लेख्नुहुन्छ म्यासेज र अर्को साथीको रहेको छ, सर्वप्रथम देवदह एफएम प्रति आभार व्यक्त गर्न चाहन्छु। मेरा सम्पूर्ण साथीहरूलाई मिठो सम्झना, घर परिवार सम्झना साथै यहाँ म आरामै भएको जानकारी गराउन चाहन्छु। देशका नेतालाई मेरो बिन्ती, नेपालमा नरुवाउ, आखिर आपसमा लडेर के पाउँछौ र भन्नुभएको छ। निर्दोष आँसुले म्यासेज पठाउनु भएको थियो फेसबुकमा। अवश्य पनि निर्दोषजी, यहाँ लडेर केही फाइदा नै छैन है। एकदमै नेपालमा अहिले रोइरहेकी छिन्, आफ्नो देशलाई बचाइदियो भन्दै। त्यसैले यस्तो अवस्थामा सबैले ध्यान दिनुपर्ने कुरा हुन्छ। बन्द हडताल गरेर केही हुँदैन, एक आपसमा लडेर केही हुँदैन, सबै मिल्नुपर्छ। अवश्य पनि तपाईँको यो म्यासेजको लागि, सामाजिक म्यासेजको लागि धन्यवाद दिन चाहन्छु। अर्को म्यासेज रहेको छ, हेलो अर्जुन सर, दर्शन नमस्ते भन्नुभएको छ। मेरो पनि तपाईँलाई दर्शन नमस्ते छ। म दोहा कतरबाट रेशम कुमार बुढा थोकी भन्नुभएको छ, घर तुलसीपुर दाङ। आज मेरो सन्देश दाङमा रहने मेरो घर परिवारलाई आरामै रहेको जानकारी गराउन चाहन्छु। त्यसैले मलेसियामा रहेको साथी अमृत बिन्दासलाई एकपटक मलाई कल गर्नु भन्न चाहन्छु। अनि मेरा सम्पूर्ण फेसबुक साथीहरूलाई पनि सम्झिरहेको छु है, कसैलाई पनि बिर्सेको छैन ल। ओके बाबा, गुड नाइट भन्नुभएको छ हजुरहरूकै साथी रेशम कुमार भन्नुभएको छ। अर्को म्यासेज रहेको छ, हाय दादा दर्शन, खाना भयो, मेरो सानो सन्देश सम्बन्धित ठाउँमा पुर्याइदिनु रेडियो देवदह युनिटलाई धेरै धेरै थ्याङ्क्स दिन चाहन्छु। सबै सबिना, तिम्रो खबर के छ? फोन पनि लाग्दैन, के भएको छ र इक्जाम कस्तो भएको छ? बेस्ट अफ लक फर रिमेनिङ इक्जाम, मिस सुशील पौडेल फ्रम शङ्करपुर भन्नुभएको छ। अवश्य पनि तपाईँको सम्बन्धित मान्छेले हाम्रो प्रोग्राम मार्फत एसएमएस सुनिसक्नु भएको छ तपाईँलाई। अवश्य पनि उहाँले प्रोग्राम सुनिसकेपछि कल पनि गर्नुहुनेछ होला सायद। अर्को म्यासेज रहेको छ, बिन्दास सूर्य भान्जाले म्यासेज पठाउनु भएको छ, हाई ब्रो नमस्कार, म सूर्य भुजाल दोहा कतारबाट। मेरो म्यासेज रूपन्देही बुटोल सात घोडामा बस्नुहुने मेरो ममसिता भुजाललाई पुर्याउन चाहन्छु र मेरो दाई सुदन भुजाल कमला काफलामा मेरो दर्शन भनेर दर्शन भन्न चाहन्छु र मेरो सम्पूर्ण देवदह रेडियोका साथीहरू, काम गर्ने साथीहरूलाई पनि सम्झिन चाहन्छु भन्नुभएको छ सूर्यलाई। यो म्यासेजको लागि धन्यवाद दिन चाहन्छु सूर्य भुसाललाई। अर्को म्यासेज रहेको छ, नमस्ते सम्पूर्ण देवदह परिवारलाई, म कल्पना, मलाई कल्पना भनेर चिन्ने सम्पूर्णलाई नमस्ते छ। म इजरायलबाट, म आफ्नो घर परिवार साथी ड्याड ध्रुवराज न्यौपाने, म सुमित्रा न्यौपाने, दाजु नवीन शिष कोपिला, कविता, भाउजू बाबु, नसिब, माई सन सगुन अर्याललाई धेरै धेरै सम्झना सुनाउन चाहन्छु। साथै मेरो अङ्कलहरू, अन्टीहरू, खैरिनमा हुने अङ्कलहरू, अन्टीहरू, साथै विष्णु अङ्कल आउनु भएको छ भन्ने सुनेको छु, उहाँलाई नि सम्झन चाहन्छु। अनि खैरिनीमा अनि सीतानगरमा रहनुहुने हजुरआमा, मेरा प्यारा भाइ बहिनीहरूमा धेरै धेरै सम्झना सुनाउन चाहन्छु। साथै मेरा सम्पूर्ण साथीभाइलाई सम्झन चाहन्छु। खैरिनीमा रहने मिना गेवाली, सानबा भाइहरूमा नि मेरो सम्झना सुनाउन चाहन्छु। बाबु सगुन लेख्नु भएको छ, धन्यवाद छ सम्पूर्णलाई सम्झिनु भयो कल्पनाजीलाई यो म्यासेजको लागि। हाई ब्रो, हाउ आर यु, म देवदह छ पाकडीबाट विजय भट्टराई। के ब्रो, खाना त भएको छैन भन्नुभएको छ, एकदमै खाना चाहिँ भएको छैन ब्रो, आउनु होला ल, सँगै खाउँला भन्नुभएको छ, कुनै दिन खाउँला। अनि लेख्नुहुन्छ, म यस कार्यक्रम मार्फत मेरो फेसबुक फ्रेन्ड र मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई एन देवदह होल युनिट र विशेष गरी डरलाई सम्झिन चाहन्छु भन्नुभएको छ विजयजीलाई। यो म्यासेजको लागि धन्यवाद छ। अर्को म्यासेज रहेको छ, हाई अर्जुन दाजा दादा नमस्कार, म नारायण अधिकारी केरमान सटरबाट दा यो कार्यक्रम मार्फत म मेरा साथीहरू विवेक, विनिता, भूमिका, नरेन, सुमित, सोफिया, मेरा सविता, लक्ष्मी, आसमा, कुमन्ड लगायत रामणी कलेज ग्रेड टुवेल्भमा स्टडी गर्ने सम्पूर्ण साथीहरू, साथै बिनी, सोनु, केशव, धर्मो, सोम, मिलन, सागर, छवि, कृष्ण, अनिता, पूजा, शोभा, पवि, कीर्ति, प्रेम, शम्भु, नरेश र मलाई नारायण भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई गुड नाइट एन्ड शुभ स पनि भन्न चाहन्छु भन्नुभएको छ। यो म्यासेजको लागि नारायणजीलाई पनि धन्यवाद छ। अर्को म्यासेज रहेको छ, एम थापाले म्यासेज पठाउनु भएको छ, हेलो एन्ड हाई देवदा एफएम भन्नुभएको छ, यो प्रोग्राम मार्फत म सबैलाई मेरो तर्फबाट नमस्कार एन्ड मिठो सम्झना, म शङ्कर थापा किरमानी साथ भवानीपुर बस्ने अहिले बहराइनबाट यो टेक्स्ट टाइप गर्दैछु, मेरो सम्पूर्ण छिमेकी र मलाई शङ्कर थापा भन्ने चिन्ने सबैलाई यो परदेशीको तर्फबाट नमस्कार एन्ड ढोग र सम्पूर्ण साथीहरूलाई मिठो सम्झना छ, साथै देवदा एफएमको होल युनिटलाई धेरै धेरै धन्यवाद एन्ड गुड नाइट हेभ अ स्विट ड्रीम भन्नुभएको छ। यो म्यासेजलाई धन्यवाद दिन चाहन्छु शङ्कर थापालाई। हेलो अर्जुन दाजु, दर्शन अनि खानपिन भयो त भन्नुभएको छ, खानपिन चाहिँ भएको छैन, म उत्तम थापा फ्रम सुनोल सात असनियाबाट, अनि ब्रो म यस कार्यक्रम मार्फत मेरो अल फ्रेन्डहरूलाई बेस्ट अफ लक भन्न चाहन्छु इक्जामको, अनि गुड नाइट पनि, टेक केयर गाइज, अनि भोलिकोलाई राम्रोसँग पढ्नु ल, बाई एन्ड दा युलाई पनि भन्नुभएको छ। धन्यवाद छ उत्तमजीलाई यो म्यासेजको लागि। नमस्कार कार्यक्रम सञ्चालक दाजु, प्राविधिक मित्र र रेडियो देवदा सुनेर बस्नुभएका सम्पूर्ण मित्रहरूलाई म बिनु सापकोटा केरवानी छ टटेर हाल साउदी अरब, समुद्रको पानीसँगै छल्किने भो जिन्दगानी यहाँ, हावासँगै सारा सपना उडाइ लग्यो कहाँ कहाँ, प्रचण्ड यो घामले यहाँ गर्नुसम्म गर्यो, प्रचण्ड यो घामले गर्नुसम्म गर्यो, मनभरि पिर भए तापनि लुकाएर बस्नु पर्यो, सोचे जस्तो रहेनछ विदेश, धेरै दुःख गर्नुपर्ने, पैसाको लागि काम यहाँ सकी नसकी गर्नुपर्ने, एकदमै पीडादायी एसएमएस पठाउनु भएको थियो, आफ्नो भावनाहरू पोख्नु भएको थियो। बिनु सापकोटाले टटेरा हुनुहुन्थ्यो, टटेरा छ उहाँको घर, तर हाल चाहिँ साउदी अरबमा हुनुहुन्छ, एकदमै वैदेशिक रोजगारीको सिलसिलामा जानुभएको थियो, सम्झिनुभयो, मनका वेदनाहरू पोख्नुभयो, एकदमै देख्नुहुन्छ पछाडि, यसो साउदी घुमेर हेर्दा यहाँ लेख्नु मन लाग्यो दाजु भन्नुभएको छ, शुभरात्रि र शुभ सपनी पनि भन्नुभएको छ अन्त्यमा, एकदमै मनको वेदना पोख्नुभयो, तपाईँहरूकै लागिरहेको छ यो कार्यक्रम, तपाईँको मनको कार्यक्रम हो कार्यक्रम म्यासेज बक्स, जहाँ तपाईँले आफ्ना मनका कुराहरू राख्न सक्नुहुन्छ। लेख्नुहुन्छ अर्जुन ब्रो, दर्शन के छ हो हालखबर, सन्चै हो, अनि खाना भयो भन्नुभएको छ, खाना चाहिँ भएको छैन, अनि मैले यो कार्यक्रम मार्फत 31 गतेबाट स्टार्ट हुन लागेको हाम्रो क्लास 11 इक्जामको अल माई फ्रेन्ड एन्ड अहिले रेडियो सुनेर बस्नुभएका 11 साथीहरूलाई बेस्ट अफ लक फर यो इक्जाम एन्ड बेस्ट अफ लक एन्ड गड ब्लेस यु भन्न चाहन्छु, अनि 12 इक्जाम पनि चलिरहेको छ, त्यसको पनि भोलि एकाउन्टको इक्जाम छ, त्यो इक्जामको पनि नेक्सेसमा पढ्ने अल माई फ्रेन्डलाई एन्ड अल 12 पढ्ने स्टुडेन्टलाई इक्जामको बेस्ट अफ लक भन्न चाहन्छु, मलाई मनपर्ने मान्छेलाई अनि अल रेडियो सुनेर बस्नुभएका सबैलाई गुड नाइट भन्न चाहन्छु, मायालु साथी सिपी फ्रम बङ्गाली भन्नुभएको छ। शिवजीले इक्जामको लागि विश यु अल द बेस्ट भन्नुभएको थियो, हामी पनि भन्न चाहन्छु 31 गतेबाट इक्जाम आउँदैछ साथीहरूको 11 सम्पूर्ण साथीहरूलाई विश यु अल द बेस्ट भन्न चाहन्छु, भोलि एकाउन्टको इक्जाम छ भने मैले पनि थाहा पाएँ र एकाउन्टको इक्जामको लागि सम्पूर्ण साथीहरूलाई मेरो तर्फबाट पनि विश यु अल द बेस्ट भन्न चाहन्छु। हा दादा, म दुर्गा भण्डारी देवधर सात बुद्धनगर घोडाहाबाट, अनि दादा खाना अपलोड गर्नुभयो कि नै त भन्नुभएको छ, खाना अपलोड भएको छैन, सबै साथीहरूलाई खाना डाउनलोड गर्नुभयो कि नै भनेर सोध्छन्, मलाई फेरि डाउनलोड भनेको सुन्दा अलि नमिलेको जस्तो लाग्छ, त्यसैले अपलोड भनिदिएको भन्नुभएको छ। र दुर्गाजीलाई यो रमाइलो म्यासेज गर्नुभएको थियो, एकदम पनि अरूले डाउनलोड भनेर तपाईँलाई अचम्म लाग्यो चाहिँ, त्यसरी नमिले जस्तो लाग्यो, त्यसरी अपलोड गर्नुभयो कि नै भनेर सोधेको, अनि दादा म यस प्रोग्रामबाट म दुर्गा भण्डारी भनेर चिन्ने र नचिन्ने सबै साथीहरूलाई गुड नाइट एन्ड हेभ अ स्विट ड्रीम भन्न चाहन्छु, अनि दादा हजुर र टेक्निसियन दाजुलाई पनि गुड नाइट भन्न चाहन्छु, अनि दादा एफएम सुनेर बस्नुभएका सबै साथीहरूलाई 2 जोक सुनाएर हँसाउन चाहन्छु भन्नुभएको छ। लेख्नुहुन्छ, बॉयफ्रेन्ड ड्रिंकिंग व्हिस्की विथ हर गर्लफ्रेन्ड, आस्क हर तिमी को हो, गर्लफ्रेन्ड मनले भन्नुहुन्छ पागल भयो कि क्या हो, आफ्नै जानुलाई बिर्सिने भन्नुभएको छ उहाँको गर्लफ्रेन्डले। अनि बॉयफ्रेन्डले भन्नुहुन्छ यस्तै यस्तैमा, नसाले हरेक दुःखलाई बिर्साइदिन्छ बहिनी। एकदमै आफ्नो गर्लफ्रेन्डलाई नै नसामा मान्छेले, नसा भने कस्तो हुन्छ है, विस्की पिसकेपछि आफ्नो गर्लफ्रेन्डलाई नै बहिनी भनेर भन्नुभयो, सम्बोधन गर्नुभएको छ। अनि अर्को जोक्स पनि भन्नुभएको छ, के दिन एउटा केटाले भगवान्लाई भनेछ, हे भगवान् मलाई दुःख दिनु, मलाई बर्बाद गरिदिनु, मेरो पछाडि सधैँ गाह्रो पारिदिनु। भगवान्ले भन्नुभएछ, बालक बरु सिधै भन न मलाई गर्लफ्रेन्ड चाहियो भनेर भन्नुभएको छ। यो दामी जोक सुनेर हाम्रो मुकेश पनि हाँसिराखेका छन्। र अर्को म्यासेज रहेको छ, धन्यवाद दिनुपर्ने हुन्छ दुर्गाजीलाई, यो म्यासेजलाई एकदमै रमाइलो म्यासेज पठाउनु भएको थियो देवदह सात बुद्ध नगरबाट। अर्को म्यासेज रहेको छ, तुमको मिस गर्ना रोज की बात है, याद गर्ना आदत की बात है, तुमसे दूर रहना उपज की बात है, मगर तुम जैसा स्वीट एन्ड प्यारो दोस्त पाना हमारा किस्मत की बात है। कसको हिजो किस्मतको बात भनेर यस्तो जान्न मन लाग्यो होला तपाईँलाई पनि। यो चाहिँ अझै बिन्दासको रहेछ है। लेख्नुहुन्छ, हाई एन्सी अर्जुन, गुड नाइट, के छ न्यू खबर भन्नुभएको छ, सब ठिकठाक छ भन्नुपर्छ अझैजी। अनि मेरो खबर त अलवेज बिन्दास, मि मिस कल बोय अझै बिन्दास फ्रम स्मल भन्नुभएको छ। अझैजी मिस कल बोय कहिलेबाट हुनुभयो तपाईँ, होइन तपाईँ त बिन्दास मान्छे है, सधैँ बिन्दास रहनुहोला। यो म्यासेज लागि थ्याङ्क यू सो मच भन्न चाहन्छु हाम्रो अझैजीलाई। अझै मसँग धेरै नै म्यासेजहरू रहेका छन्, तपाईँको म्यासेज पढि नसक्नु रहेको छ, कति धेरै म्यासेज छ है, तपाईँ सायद तपाईँकै मायाले गर्दा हो यस्तो भएको। अर्को म्यासेज रहेको छ, हाय दर्शन, म करण राणा, हाल युएईबाट, मेरो घर देवदह छ विशाल नगर देउराली टोलमा हो। सर्वप्रथम त यस देवदह एफएम परिवारलाई उत्तर उत्तर प्रगतिको कामना गर्छु। देवदह एफएम सुनेर बस्नुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीलाई नमस्कार। अनि देवदह छ विशाल नगरमा रहनुहुने मेरा आफन्तजन तथा मेरो घर परिवार, आमा बुवा अनि बहिनी अनि मेरी हटली वाइफ मिनालाई धेरै धेरै सम्झना अनि गुड नाइट भन्न चाहन्छु। थ्याङ्क्स अर्जुन ब्रो भन्नुभएको छ करण राणालाई, म्यासेज लागि धन्यवाद दिन चाहन्छु। अर्को म्यासेज रहेको छ, लेख्नुहुन्छ, हाई मी प्रधान लोहनिया, अनि म सुनर आठ नल प्रासी, हाल दोहा कतार, मेरो सन्देश, म यहाँ अहिले आरामै भइसके, अब भोलिदेखि ड्युटी जान्छु भन्न चाहन्छु। नानु तिमीले आमाको विशेष ख्याल गर्नु, मेरो कुनै चिन्ता लिनु पर्दैन भन्न चाहन्छु। अन्त्यमा मलाई चिन्ने सबैमा नमस्कार अनि सम्झना छ, ओके बाबाई भन्नुभएको छ प्रधान लोहनियालाई। यो म्यासेजको लागि धन्यवाद दिन चाहन्छु, हामीलाई सम्झिनु भयो त्यसको लागि पनि। नमस्ते, म केवल कटुवाल झापा, हाल कुवेत, मित्र चाहना ग्रुपबाट, मेरो घर परिवार साथै साथीभाइ सबैलाई मिठो सम्झना छ, साथै मेरा साथी प्रकाश स्याङ्गो, प्रकाश भण्डारी, मोहन भण्डारी, कृष्ण ढकाल, डिकेन्द्र बस्ने, केबी मगर, एलोन राणा मगर, एसके कान्छा, अशोक कटुवाल, सुनिल चौधरी, जमुना छेत्री, झापाली काली, पार्वता लगायत मलाई चिन्ने सबैलाई मिठो सम्झना, साथै समय अधिकारीलाई के भन्न चाहन्छु भने लेख्नुहुन्छ, तर के भन्न चाहनुहुन्छ तर त्यो कुरा चाहिँ लेख्नु भएको छैन, तर पनि केवल कटुवालाई यो म्यासेजको लागि धन्यवाद छ। हेलो नमस्ते, म कृष्ण ढकाल फ्रम दोहा कतार, आज यस कार्यक्रम मार्फत स्पेसली मेरो फ्यामिली अनि आफन्तहरू साथै साथीहरू सन्तोष थापा मगर, केवल कटुवाल, सन्दीप राणा, रमेश कार्की लगायत सम्पूर्णलाई सम्झिन चाहन्छु भन्नुभएको छ कृष्णजीलाई। यो म्यासेजको लागि धन्यवाद दिन चाहन्छु। अर्को म्यासेज रहेको छ, हेलो दाजु, सन्चै अनि आरामै हुनुहुन्छ होला नि है भन्नुभएको छ, एकदमै आरामै रहेको छु। म हजुरको ब्रो क्षितिज उदास भन्नुभएको छ, यो कार्यक्रम मार्फत म नयाँ संसारमा रमाउन पुगेकी निष्ठीलाई धेरै धेरै बधाई दिन चाहन्छु ल, अनि हजुरलाई पनि धेरै धेरै सम्झिरहेको छु भन्नुभएको छ। अनि क्षितिजीलाई यो म्यासेजलाई धन्यवाद दिन चाहन्छु, तर नाम पछाडि उदास राख्नुभयो, तपाईँ उदास नहुनुहोला, तपाईँको त्यो उदास जिन्दगीमा फेरि बहार आउन सक्छ, जाने मान्छेलाई जान दिनुपर्छ है, त्यही भन्न चाहन्छु हाम्रो क्षितिजीलाई। अर्को म्यासेज रहेको छ, लेख्नुहुन्छ, हेलो दर्शन, नमस्ते, सर्वप्रथम त रेडियो सुनेर बस्ने सम्पूर्ण साथीलाई, म सञ्जित अस्मित यात्री सुनसरी प्रकाशपुरबाट, आज साथीहरूलाई सम्झनु पर्दा सपना समीक्षा, स्मल गलगङ्गा राई, स्माइल सुदिना कार्की, चाहना राई, मिस यु लट भन्न चाहन्छु भन्नुभएको छ। धन्यवाद छ यात्रीजीलाई। यो म्यासेजको लागि अर्को म्यासेज रहेको छ, प्रकाश सुविधीले पठाउनु भएको छ। हेलो नमस्ते, म प्रकाश सुविधी, प्रगतिशील मिडिया ग्रुप भन्नुभएको छ, साउदी अरबबाट पठाउनु भएको छ। यस कार्यक्रम मार्फत साथीहरू प्रकाश भण्डारी, प्रकाश प्रतीक्षा कान्छा, प्रभात भण्डारी, दीपक बजपुरे, केवल कटवाल र लगायत सम्पूर्ण साथीहरूलाई गुड नाइट भन्न चाहन्छु भन्नुभएको छ। प्रकाश सुविधीलाई यो म्यासेजलाई धन्यवाद दिन चाहन्छु। अर्को म्यासेज लेख्नु भएको छ प्रकाश स्याङबोचेले, लेख्नुहुन्छ, हजुर नमस्कार, रेडियो सुनेर बस्ने सम्पूर्ण साथीहरूलाई मिठो सम्झना छ भन्नुभएको छ। अर्को म्यासेज रहेको छ जलन जीवन विष्टले लेख्नु भएको छ, मलाई जलन जीवन विष्ट भनेर चिन्ने सम्पूर्ण साथीहरूलाई यो रात्रिकालीन प्रहरमा शुभ सपनी भन्न चाहन्छु भन्नुभएको छ। अर्को म्यासेज रहेको छ, लेख्नुहुन्छ प्रकाश प्रतीक्षा कान्छाले, उहाँले पनि सम्पूर्ण साथीहरूलाई सम्झिन चाहन्छु भन्नुभएको छ। मैले साथीहरूको म्यासेज धेरै लामो थियो, त्यही भएर मैले अलिकति कटाएर पढेँ। यसमा चाहिँ धेरै साथीहरूलाई सम्झिनु पर्ने हुन्छ, त्यसकारण म तपाईँलाई आग्रह गर्न चाहन्छु, तपाईँले धेरै लामो म्यासेज चाहिँ नपठाउनु होला साथीहरू, धेरै साथीहरूको म्यासेजहरू पढ्नुपर्ने हुन्छ, त्यसैले मैले लामो म्यासेजलाई केही छोट्याउने प्रयास गरेको छु। अर्को म्यासेज रहेको छ मोहन भण्डारीले पठाउनु भएको छ, नमस्ते शुभरात्रि भन्नुभएको छ, उहाँले म्यासेजमा सिम्बल पनि पठाउनु भएको छ नमस्कारको। म मोहन भण्डारी, मित्रता चाहना ग्रुप झापा हाल साउदीबाट भन्नुभएको छ। आज म मेरो ग्रुपको सबै साथीहरूलाई डिकेन्द्र बस्ने, केवल कटवाल, प्रकाश स्याङबोचे, एस कुमार खतिवडा, समय अधिकारी, आर्यन अर्पण एन्ड माई नियरेस्ट फ्रेन्डहरू चाहना दुमी राई, लवली प्रिया राई, सगम पुरवेली, उर्मिला राई, युवराज मुक्तान अनि मलाई चिन्ने सम्पूर्ण मित्रहरूलाई गुड नाइट भन्न चाहन्छु भन्नुभएको छ। तपाईँलाई पनि धन्यवाद दिन चाहन्छु। म्यासेजको लागि अर्को म्यासेज रहेको छ, बिसन बियोग राईले म्यासेज गर्नुभएको छ, उहाँले पनि सम्पूर्ण साथीहरूलाई सम्झिन चाहन्छु भन्नुभएको छ र माथि नै नाम उल्लेख भइसकेको छ साथीहरूको, त्यसैले म नाम भनेन। अर्को म्यासेज पठाउनु भएको छ नेत्र बलले, फर्स्टमा एफएम युनिटलाई नमस्ते, म नेत्र बल तामाङ बाह्र सिङ्गोल वार्ड नम्बर 4 हाल मलेसिया एन्ड नेत्रलाई बिर्सिने फ्रेन्डहरूलाई धेरै धेरै सम्झन चाहन्छु भन्नुभएको छ नेत्रजीलाई, यो म्यासेजलाई धन्यवाद दिन चाहन्छु। अर्को म्यासेज रहेको छ मिन मगरले पठाउनु भएको छ, हेलो गुड इभिनिङ, नमस्ते, इट्स मी लजालु भन्नुभएको छ, लजालु लिलेन सुनवार फ्रम इलामिनी भन्नुभएको छ। आज साथीहरू सम्झनु पर्दा अर्पणा राई, सञ्जीव, सपना बान्तवा, डिकेन्द्र बसेन, एसके सुनवार लगायत मलाई चिन्ने हुने सम्पूर्ण साथीहरूलाई धेरै मिस गरेको छु भन्नुभएको छ लिलेन सुनवारले म्यासेज गर्नुभएको थियो मिन मगर आइडीबाट, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। हेलो अर्जुन सर, नमस्ते, दर्शन भन्नुभएको छ, म दोहा कतारबाट रेशम कुमार बुढाथोकी घर तुलसीपुर दाङ, आज मेरो सन्देश दाङमा रहने मेरो घर परिवारलाई आराम रहेको जानकारी गराउन चाहन्छु अनि मलेसियामा रहनुभएको मेरो साथी अमृत दिन्दासलाई सम्झिन चाहन्छु भन्नुभएको छ रेशम कुमार एकल यात्रीलाई, यो म्यासेज लागि धन्यवाद दिन चाहन्छु। नमस्ते अनि शुभरात्रि, आज म यस प्रोग्राम मार्फत मेरो साथीहरू शर्मिला खड्का, स्काई नवीन, एक्सन विराज, मुस्कान बासुरा, मदन रिजाल र सम्पूर्ण फेसबुक र मिडियाको साथीहरूलाई शुभरात्रि शुभ सम्पनी भन्दै बिदा हुन चाहन्छु भन्नुभएको छ धर्मराज ढकालाई, यो म्यासेजलाई धन्यवाद दिन चाहन्छु। अर्को म्यासेज पठाउनु भएको छ अमन अरुण चामलिङले म्यासेज पठाउनु भएको छ, लेख्नुहुन्छ, हौ सेवारो हौ भन्नुभएको छ, मेरो तपाईँलाई सेवारो भन्न चाहन्छु, म अमन अरुण चामलिङ, कन्भेन्ट अफ फ्रेन्ड्स मिडिया ग्रुप भोजपुर हाल दुबई लाखे है 1914 को साथीहरू, बिसन वियोग राई, झापाली प्रवीण बस्नेत, राजु गुप्ता, जलन जीवन विष्ट, यसै कान्छा, मिस यु चाहना, सृजना राई, स्ना सुदिना, सपना देव कुमार, अभिन कुमार एन्ड फेसबुक फ्रेन्डलाई शुभरात्रि भन्दै मिठो सपनाको कामना गर्दै म पनि सुत्छु पो भन्नुभएको छ। झुसेले म्यासेज गर्नुभएको थियो, झुसे अर्थात् अमन अरुण सामलिङले म्यासेज गर्नुभएको थियो, तपाईँलाई नै सेवा रहौ भन्दै बिदा गर्छु। अर्को म्यासेज रहेको छ सन्तोष भान सम्बेवा राईले लेख्नुभएको छ, हेलो नमस्ते, गुड इभिनिङ, इट्स मी सन्तोष सम्बेवा राई फ्रम कुवेत बट माई होम भोजपुर देउराली, यस प्रोग्रामबाट स्पेसली बाबा मामु भाइ अनि साथीहरूलाई सम्झन चाहन्छु भन्नुभएको छ। धन्यवाद छ सन्तोषजीलाई यो म्यासेजको लागि। अर्को म्यासेज रहेको छ, धेरै लामो म्यासेज रहेको छ, मैले उहाँको नाम मात्र भन्न चाहन्छु, तुलसी प्रसाद रौनियारले पठाउनु भएको छ, हेलो नमस्कार, आइएम तुलसी प्रसाद रौनियार फ्रम चक्रगढी सुनसरी एन्ड शुभरात्रि, हेभ अ स्विट ड्रिम टु माई फ्रेन्ड स्माइल सुदेना कार्की, विनोद काफ्रे, सुगम तुलसी, उज्जवल घिमिरे, राजु गुप्ता, निशा राई, कमल सिंह मुस्कु भन्नुभएको छ, लगायत सम्पूर्ण साथीहरूलाई सम्झिन चाहन्छु भन्नुभएको छ। तपाईँलाई पनि धन्यवाद छ यो म्यासेजको लागि। अर्को म्यासेज रहेको छ म कुवेतबाट लेखनाथ भन्नुभएको छ, टटेरामा रहनुहुने मेरो घर परिवार अनि साथी भाइलाई सम्झिन चाहन्छु र मिठो सम्झना छ भन्नुभएको छ लेखनाथले पठाउनु भएको थियो हामीलाई म्यासेज हाल कुवेतबाट उहाँको घर रहेको थियो टटेरामा। अर्को म्यासेज रहेको छ सागर शर्माले लेख्नु भएको छ, आई वान्ट टु से माई अल फ्रेन्ड गुड नाइट हेभ अ स्विट ड्रिम अफ दिस प्रोग्राम एन्ड इक्जाम इज कमिङ सुन सो टु बी गुड प्रिपरेसन एन्ड अल माई फ्रेन्ड्स बाई बाई भन्नुभएको छ सागर शर्मालाई। यो म्यासेजको लागि धन्यवाद दिन चाहन्छु। अर्को म्यासेज रहेको छ, नमस्कार, म मिना राणा देवदत्त विशाल नगरबाट, मलाई मिना भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई अनि मेरो क्लास लेभलका साथीहरूलाई विशेष गरी मेरो बादल पारीको देशमा भए पनि मेरो करणलाई धेरै धेरै सम्झना सुनाइदिन चाहन्छु भन्नुभएको छ। मिनाजीलाई धन्यवाद दिन चाहन्छु। तपाईँको मान्छे तपाईँको श्रीमानले सायद विदेशबाट बादल पारीको देशबाट हामीलाई सुन्दै हुनुहुन्छ र तपाईँलाई पनि सम्झिँदै हुनुहुन्छ यो कार्यक्रम मार्फत। हेलो नमस्ते, म देवकुमार राई नरप्रासी हाल दुबईबाट, कम्बेन अफ फ्रेन्ड्स मिडिया ग्रुप फ्रेन्ड्स नानु सबिना राई सपना बान्तोबा निशा राई अरुण सामलिङ बिसन वियोग राई जलन जीवन विष्ट एक एसके कान्छा रामबहादुर कुमार डेडिकेट गर्न चाहन्छु भन्नुभएको छ। देवकुमारलाई यो म्यासेजको लागि धन्यवाद दिन चाहन्छु। हेलो दाजु, सन्चै अनि आरामै हुनुहुन्छ होला है भन्नुभएको छ। एकदमै आरामै रहेको छु। म रविन गेवाली केरवानी छ हाल दुहा कतारमा छु र म यस कार्यक्रम मार्फत मेरो घरमा रहनुभएका बाबा मम्मी हजुर बुबा हजुरआमा अनि अङ्कल आन्टी र मेरा भाइहरू अनि बहिनीहरूलाई र मेरा स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण साथीलाई धेरै धेरै सम्झिरहेको छु भन्न चाहन्छु र खास गरी हजुर अनि प्रविधिमा रहेको मेरो प्यारो भाइ मुकेशलाई पनि धेरै धेरै सम्झिरहेको छु भन्नुभएको छ। अँ रविजीलाई यो म्यासेजको लागि धन्यवाद छ। अर्को म्यासेज रहेको छ, हेलो दाई दर्शन नमस्ते, म रमेश कार्की दुहा कतारबाट, आज यो प्रोग्राम मार्फत अब बज्ने गीत मेरा साथीहरूलाई सुनाउन चाहन्छु। जलन जीवन विष्ट सन्तोष थापा मगर कृष्ण ढकाल कमल सिंह मुस्कुम विक्रम डुटेल लगायत सम्पूर्ण साथीहरूलाई भन्नुभएको छ। यो म्यासेजको लागि धन्यवाद दिन चाहन्छु। र अर्को म्यासेज रहेको छ, प्रशान्त अधिकारीले लेख्नु भएको छ, नमस्ते, म सागर अधिकारी प्रशान्त अधिकारी आइडीबाट आएको छ, उहाँको नाम चाहिँ सागर अधिकारी रहेछ, सागर अधिकारी कुवेतबाट, मलाई सागर भनेर चिन्नुहुने सम्पूर्ण मित्रहरूको लागि अब बज्ने गीत सुनाउन चाहन्छु, थ्याङ्क यू भन्नुभएको छ। यो सागरजीलाई म्यासेजको लागि धन्यवाद छ। र फेसबुकमा पठाउनुभएका सम्पूर्ण म्यासेजहरू मैले पढिसकेको छु। अब मोबाइलमा रहेका धेरै नै म्यासेजहरू बाँकी रहेका छन्, ती म्यासेजलाई म क्रमशः पढ्दै जानेछु। तर भने कार्यक्रममा यति बेला धेरै बोलिसके, बोली सुन्दा सुन्दा वाक्क लाग्नु पनि सक्छ, त्यसैले कार्यक्रममा एउटा साङ्गीतिक आवाज तपाईँको माझमा राख्न चाहन्छु। जिंदगी मायाले नै मार्यो माया, आँखामा सजाए थे आँसू बने झर्यो माया, सपना को मेरो सहर जसको लागि बाँचेको थे आज उही बिरानी हो। Crazy love, it's crazy love, it's crazy love. भन्छु सम्हालिन्छु गाह्रो छ आँसु रोक्न अवश्य पनि क्रेजी लभ मायामा परिसकेपछि गाह्रो हुन्छ आँसु रोक्नलाई जब पीडा हुन्छ मान्छेलाई यस्तै यस्तै आफ्नो मनको भावनाहरू बोक्दै थिए गायक एक गीत मार्फत राखेका थियौँ हामीले थ्री लभर्स नेपाली कथानक चलचित्रबाट अब भने गीत सङ्गीतको कुरालाई यत्तिकै छाडेर पुनः तपाईँले पठाउनुभएका म्यासेजहरूलाई पढ्नुपर्ने हुन्छ Hi, it's me Divya Dil from Sitanagar. I want to say good night to all my Facebook friend Vijay, Ajay Bindu, Krishna and especially to you Ajay Elisa Pauchu and technician bro bye da have a princess dream bhanu bhayeko cha Divya Dil yo message lagi thank you so much bhanna chahanchu arko message raheko cha Hi Hansi bro sanchai it's me Pariwartan from Samarpan bata ra Sanju Sunita Sarda Monica Asika Prem Sagar Dil dada ra माई अल फ्रेन्डलाई शुभरात्रि शुभ सपनी भन्न चाहन्छु भनेको छ परिवर्तनलाई यो म्यासेजको लागि धन्यवाद दिन चाहन्छु अर्को म्यासेज आएको छ कभी कभी मेरे दिल में ख्याल आता है रब ने तुम्हें क्यों बनाया सवाल आता है कभी कभी मेरे दिल में ख्याल आता है रब ने तुम्हें क्यों बनाया सवाल आता है जब जब तुझे देखता हूँ मन में धमाल होता है ए दिल तुम्हारे याद में क्यों खोता है मगर आफ्नो नाम क्यों नै लेख्ता है साथीले म्यासेज पठाउनु भयो तर आफ्नो नाम चाहिँ लेख्न छुटाउनु भयो ओहो साथी यस्तो गर्नु भएन नि यति राम्रो म्यासेज पठाउनु भएको छ नाम चाहिँ लेख्न छुटाउनु भयो कति नमज लाग्यो त्यति राम्रो म्यासेज पठाउनु भयो अर्को म्यासेज पढ्न जाँदैछु हाई ब्रो के छ खबर खाना त भएको छैन होला नि है भन्दाखेरि चाहिँ एकदम खाना चाहिँ भएको छैन कस्तो मनको कुरा बुझ्नु भएको म निस्ना गिरी हो के भूप सैनिकबाट म मेरा साथीहरूमा सरिता किरण सोती सानी ममता कुसुम अमृता कल्पना पूर्णिमा जानु मेरो भाउजू र पोखरामा रहने हुने समीरजीलाई र हजुर र मुकेश ब्रोलाई पनि गुड नाइट स्विट ड्रिम स्विट सपनी भन्न भन्दै बिदा हुन्छु बाई भन्न चाहन्छु भनेको छ धन्यवाद छ तपाईँलाई पनि यो म्यासेजको लागि अर्को म्यासेज रहेको छ आँखामा आँसु भए पनि होठमा हाँसो छरिदिनु हाम्रो दुरी टाढा भए पनि माया चाहिँ नमारिदिनु देवदहमा जुना अनि के छ माम्बो भन्नुभएको छ अह म जुना भन्नुभएको सायद म जुना भन्नुभएको सायद जुनाजीलाई म्यासेजलाई धन्यवाद दिन चाहन्छु अलिकति म्यासेज पठाउँदाखेरि म साथीहरूलाई आग्रह गर्न चाहन्छु तपाईँले कम्तीमा पनि म्यासेज पठाउँदै हुनुहुन्छ भने आफ्नो नाम ठेगानाहरू स्पष्ट रूपमा खुलाएर पठाउनुहोला अन्यथा मलाई पढ्न पनि अप्ठ्यारो हुन्छ अनि कसले पठायो म्यासेज त्यो पनि थाहा हुँदैन र कसलाई पठायो त्यो पनि थाहा हुँदैन र त्यसैले साथीहरूलाई यो मेरो आग्रह रहेको थियो म्यासेज पठाउँदै हुनुहुन्छ भने कम्तीमा पनि आफ्नो नाम र ठेगाना चाहिँ स्पष्ट रूपमा पठाइदिनु होला अन्यथा आगामी वर्षैबाट मैले नाम नलेखेका म्यासेजहरू चाहिँ नाम नलेखेका र अनि ठेगानाहरू स्पष्ट रूपमा नखुलाएका म्यासेजहरू चाहिँ म नपढ्न पनि सक्छु तपाईँलाई यो जानकारी गराएँ अर्को रहेको छ म्यासेज हाय दाजु दर्शन आरामै खानपिन भयो म रुमी देवदह दुई मित्री गाउँबाट मलाई रुमी भनेर चिन्ने सबैलाई अनि देवदह एफएम होल युनिट र एन्ड स्पेसली मेरो हस्बेन्ड कुमारको लागि गुड नाइट भन्न चाहन्छु भनेको छ रुमीजीलाई पनि यो म्यासेजको लागि धन्यवाद दिन चाहन्छु अर्को म्यासेज रहेको छ हाई अर्जुन दादा हाउ आर यु माम हाम्बो त भन्नुभएको छ टेक्निसियन बोर्डको न्यू खबर के छ भन्नुभएको छ टेक्निसियन बोर्ड के छ हौ खबर ठिकै छ भन्दैछ नि टेक्निसियन बोर्डले आइएम मायालु लीला केसी यो म्यासेज बक्सद्वारा मेरो साथीहरू युनिसा उमा बसन्ती सम्झना जीवी बाबु सुजन ब्रो एन्ड माई सिस मनिषा प्रकाश दादा एन्ड माई लभली मम र हजुरहरूलाई पनि मिस यु एन्ड गुड नाइट भन्न चाहन्छु भन्नुभएको छ मायालु लीला खेसीलाई यो म्यासेजको लागि धन्यवाद दिन चाहन्छु अर्को म्यासेज रहेको छ दाइ यो कार्यक्रमलाई मेरो एउटा सजेस्ट छ कि कार्यक्रम हप्ताको दुईचोटि राख्नु पर्यो र एक दिन मोबाइल एसएमएस र एक दिन फेसबुकको म्यासेज गरेर बल्ल राम्रो हुनेछ हजुरलाई पनि अनि हामीलाई पनि सजेस्ट भाइ मायालु साथी अह मायालुजीलाई यो म्यासेजलाई धन्यवाद दिन चाहन्छु सजेसनको लागि अवश्य पनि हामीले कोसिस गर्नेछौँ कुनै दिन फेसबुकको म्यासेज कुनै दिन तपाईँको एसएमएस मात्र तर हामीसँग समय अलिकति अभाव छ तपाईँलाई थाहा छ हाम्रो अरू कार्यक्रमहरू पनि छन् होइन समय मिल्यो भने त्यो पनि गरौँला अथवा आधा घन्टाको भए पनि हामी फेसबुकको म्यासेजहरू चाहिँ लिन सक्छौँ तपाईँको लागि यस तपाईँले यो सजेसन दिनुभयो त्यसको लागि धन्यवाद छ तपाईँलाई अह अर्को म्यासेज राख्नु पठाउनु भएको छ. सिङ्गर नेम एस कुमार एन्ड रजिना रिमा, सङ टाइटल यो जन्मत हाम्रो लागि छोटो हुन्छ जस्तो लाग्छ भन्नुभएको छ. दादा मलाई यो सङ निकै मनपर्छ, प्लिज प्ले गरिदिनु है. एक दिन मैले कसैको मोबाइलको पिआरबिटीमा सुनेको थिएँ. म रिता पाण्डे बुटोलबाट भन्नुभएको छ. रिताजी यो म्यासेज पठाउनु भयो, हामीसँग सायद यो गीत उपलब्ध छैन होला. आगामी हप्ता अवश्य पनि त्यो गीत खोजेर तपाईँको निम्ति बजाउनेछौँ. र आजको लागि भने तपाईँसँग सरी भन्नुपर्छ. यो म्यासेजको लागि धन्यवाद छ. र अब म्यासेज लिनुपर्छ फेरि पनि. हाई अर्जुन ब्रो आर यु फाइन भन्नुहोस् है. एकदमै फिट एन्ड फाइन भन्नुपर्छ. माम डाउनलोड भयो. म सेमरानादेखि मिस कल भएँ. अनि मेरो साथीहरू सागर, फुची, सीमा, बसन्ती, युनिसा, निसा, मनिषा, करिश्मा अनि मलाई मिस कल भए भनेर चिन्ने नचिन्नेको लागि अनि रिसाउने साथी पागलनीको लागि गुड नाइट, लभ यु एन्ड मिस यु भन्न चाहन्छु. टेक केयर पनि भन्न चाहन्छु भन्नुभएको छ. सेमरानादेखि म्यासेज गर्नुभएको थियो मिस कल बोयले. धन्यवाद छ. हा दादा के छ, खाना भो? नभएको भए हाम्रोमा आउनु ल. म अम्बिका नेपाली एन्जल हो के, देवदानो चरङ्गेबाट. अनि दादा आज भोलि के गर्नुहुन्छ त? म यो प्रोग्राम मार्फत लेख्नुहुन्छ. आफ्नो आफू अरू कसैको लागि होइन, जीवन केवल तिम्रो लागि साँचिएर बाँच्ने रहर त होइन, मलाई केवल तिम्रो लागि बाँचिरहने भन्नुभएको छ. हाई अर्जुन दादा खाना भयो? नभएको भए वेलकम छ है भन्नुभएको छ. साथीलाई सम्झनु पर्दा हँ लेख्नुहुन्छ सुमित्रा घरती, शोभा भिके, पुनम भिके, विकास भिके, विक्रम भिके, सन्ध्या नेपाली, रमेश गाहा, दिपा नेपाली, सालझण्डीको सबिन थापा, करिश्मा थापा, विमल थापा, बबिना थापा, निशानपुन, विशेष गरेर हजुर र टेक्निसियनमा रहनु भएको दातालाई अनि देवदह होल युनिटलाई गुड नाइट एन्ड स्विट ड्रिम भन्न चाहन्छु भन्नुभएको छ. अम्बिकाजीलाई यो म्यासेजको लागि धन्यवाद दिन चाहन्छु. फुलहरू धेरै छन् तर मलाई गुलाबको फुल मनपर्छ. फुलहरू धेरै छन् मलाई तर गुलाबको फुल मनपर्छ. संसारमा धेरै केटीहरू छन् तर मलाई मेरै सानो मनपर्छ. अह आफ्नै सानोलाई त मन पार्नु पऱ्यो नि, अरूलाई हेऱ्यो भने त फेरि चप्पलले हाल्ला नि साथी होइन. हाई अर्जुन ब्रो खाना भयो. म के केरवानी सिमरानादेखि सागर थापा. मेरो साथीहरू सुजन, लोकेन, देमन, एम सृजना, निरु, निसा, अनिसा, सुमिना, उषा, करिश्मा, खुची, सीमा, बस्नती अनि मेरो सोल्टी नाला पनि मलाई सागर भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि पनि मेरो सानोलाई मिस यु एन्ड लभ यु भन्न चाहन्छु. अनि मलाई सानो मसित रिसाएको छ, नरिसाउन भनिदिनु ल दाजु. गुड नाइट बाबाई भन्नुभएको छ. अवश्य पनि सागरजी तपाईँको सानो नै प्रोग्राम सुन्दै हुनुहुन्छ होला सायद. रिसाउनु भएको छ भने यति माया गरेर म्यासेज पठाउनु भयो तपाईँले. आफ्नो सानोलाई बाहेक अरूलाई हेरिदिन भन्नुभएको छ. सायद तपाईँले अरूलाई हेरेर पनि हो कि तपाईँको सानो रिसाएको. मैले जस्ट जोक गरेँ है रिसाउनुलाई. तपाईँ पनि अर्को म्यासेज भएको छ. दादा खाना भयो भन्नुहुँदैछ. खाना चाहिँ भएको छैन दादा. अब आउँदै गरेको 21 गतेको इक्जाममा मेरो मनको मान्छे मिलनलाई राम्रोसँग इक्जाम दिनु भन्न चाहन्छु. र करिश्मा, विक्रम र मलाई चिन्ने नचिन्ने सबैलाई गुड नाइट भन्न चाहन्छु. मि मनिषा फ्रम पाल्पा भन्नुभएको छ. मनिषाजीलाई यो म्यासेजको लागि धन्यवाद दिन चाहन्छु. र अर्को म्यासेज रहेको छ. नबिर्सने गरी मुटुमा चोट हानेर गयो सानो, बोल्न नहुने शब्दहरू बोलेर गयो सानो. हाई अर्जुन दादा आरामै खाना डाउनलोड भयो? नभएको भए खैरिनतिर आउनु ल के भन्नुभएको छ. म खैरिनतिरै नै छु भन्नुपर्छ. बिन्दास कि मेरो त बिन्दास भयो. आई एम राजेश, सिरियस बोय फ्रम खैरिनी. मलाई यो प्रोग्राम असाध्यै मनपर्छ के. सो अपकमिङ सङ नेपाली अलि स्याड सङ लगाइदिनु ल होला, जसबाट अल माई फ्यामिली एन्ड फ्रेन्डलाई मिस गर्न चाहन्छु. फाइनली प्लिज यस प्रोग्राममा खास गरी हिन्दी सङभन्दा पनि नेपाली सङ बजाउनु के दादा, अलि गुड हुन्छ कि बाबाई भन्नुभएको छ. सजेसनको लागि धन्यवाद छ. सिरियस भएर धेरै सिरियस हुनुहुँदैन, सिरियस सङहरू पनि सुन्नु हुँदैन. म तपाईँको लागि लभ सङहरू बजाउँछु नि, दामी दामी सङहरू छ. हँ हिन्दी सङ कुरा गर्नुभयो. धेरै साथीहरूले भन्नुहुन्छ हिन्दी सङ र नेपाली सङ मिक्स गरेर बजाउनुहोस् भन्नुभयो. सबै साथीहरूको कुराहरू सुन्नुपर्छ होइन, सिरियस भए त्यसको लागि सिरियस हुनु पर्दैन भन्न चाहन्छु. अब भने धेरै म्यासेजहरू आएका छन्, फेरि पनि अर्को म्यासेज उठाउनु पर्छ. हाई अर्जुन ब्रो नमस्ते, प्राविधिकमा बस्नुहुने ब्रोलाई पनि सुनाइदिनु ल भन्नुभएको छ. नमस्ते भन्दै हुनुहुन्छ प्राविधिक ब्रोले पनि. केटिएमबाट हिरोइन रेखा थापा हो भन्नुभएको छ. मलाई फुच्ची सीमाले एसएमएस गर्नु भनेर गरेको कि ओके बाबाई गुड नाइट भन्नुभएको छ. अह रेखा थापालाई काठमाडौँबाट पठाउनु भयो नायिका हिरोनी. अह हिरोनीले धन्यवाद छ हिरोनी रेखा थापालाई पनि म्यासेज पठाउनु भएको निम्ति. अर्को मेसेज रहेको छ, हाई अर्जुन दादा सन्चै हुनुहुन्छ? दादा म अमर कामो म गर्छुमल दुई बनाहाबाट हो कि दादा, मेरो लवली सुसनलाई मैले धेरै माया गर्छु भनेर सुनाइदिनु है भन्नुभएको छ दादा। मेरो फ्रेन्ड हरूमा युवराज, सुषमा, अर्जुन, दुर्गा, भीमी, प्रकाश, विष्णु, सपना राई, अजय बिन्दास, राज सफल, मेरो दिदी पूजा र मलाई अमर भनेर चिन्ने नचिन्ने सबै फ्रेन्डहरूलाई गुड नाइट भन्न चाहन्छु भन्नुभएको छ। धन्यवाद छ अमरजीलाई यो म्यासेजको लागि। सायद तपाईँको साथी अथवा लवली के भन्नुहुन्छ, के भनेर पुकार्नुहुन्छ, सुषम भन्नुभएको छ, सायद सुषमा पनि हुनसक्छ है, यहाँ अक्षर छुटेको पनि हुनसक्छ। जे भए पनि सुन्दै हुनुहुन्छ भने तपाईँको म्यासेजले गर्दा उहाँ फकिसक्नु भएको छ। हा दादा कुल दर्शन ल भन्नुभएको छ, एकदमै यो गर्मी मौसममा कुलकुल दर्शन सुनाइदिनु भयो, दिल नै कुलकुल भएर आयो है। अनि दादा यो भोइस त क्या लास्ट बब्बाल छ क्या, यो भोइस सुनेर म मात्र होइन अल एसएमएस सेन्डरहरू पनि लास्ट क्रेजी हुन्छन् क्या। माई बेस्ट फ्रेन्ड बालालाई छिट्टो फर्किनु केटिएमबाट एन्ड कुल गुड नाइट भन्न चाहन्छु। ओके नेक्स्ट कमिङ सङ आई वान्ट टु डेडिकेट फर अल अफ द माई फ्रेन्ड एन्ड स्पेसली एसएमएस सेन्टरहरूलाई सुनाउन चाहन्छु दादा। मी अनली लभर गर्ल पूजा फ्रम तामनगर बाबाई भन्नुभएको छ। पूजाजीलाई प्रोग्रामको प्रशंसा गर्नुभयो, मेरो प्रशंसा गर्नुभयो, त्यसको लागि धन्यवाद दिन चाहन्छु। र म्यासेजको लागि त धन्यवाद छँदैछ। हा दादा कि नमस्कार, के छ न्युज भन्नुभएको छ, न्युज सबै ठिक छ भन्नुपर्छ, न्युज तपाईँले सुनिसक्नु भयो होला हाम्रो 8:30 to 6:30 होइन। अब नेपालको वर्तमान समयको न्युजहरू भन्नुपर्दा, मेरो व्यक्तिगत न्युज भन्नुपर्दा सबै ठिक छ, मौसमहरू गर्मी छ, गर्मीको मौसम छ, मुकेश पनि ठिकठाक छ भन्दैछन्। अनि लेख्नुहुन्छ इस्ने प्रकाश फ्रम देवदह छ समर्पण कुलोनी, ओके गुड नाइट, हेभ अ स्विट ड्रिम अल माई फ्रेन्ड स्पेसली माई स्विट सुषमा एन्ड माई सिस्टर मायरो लीला केसी। अनि दादा माई सिस्टरलाई म धेरै बिजी छु भनिदिनु ल भन्नुभएको छ। बाई दादा, आई लाइक युर भोइस। अनि रोको भोइस, रोको सिग्नल पठाउनु भएको छ, लाइक भन्नुहुन्छ अनि रुनुहुन्छ, त्यस्तो नगर्नु होला, टेक केयर भन्नुभएको छ, त्यसको लागि थ्याङ्क यू सो मच भन्न चाहन्छु। साँचो मायालाई टाइम पास हो भन्दा कति आँसु जारिन, कुमल मुटुसँग खेलबाड नगर, यस्तै कवाडमा तिम्रो दिदी बहिनी पनि पर्लिन, पराई पनि आफ्नो हुन्छ, राम्रो मनले हेर राम्रो मनले हेरेपछि आफ्नो पनि पराई हुन्छ मन फेरेपछि। हेलो हाय दा दर्शन, मी एमजी ममता फ्रम गणेश नगरबाट। दादा माई अल फ्रेन्ड र मलाई रेडियो देव्दा सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई, एसएमएस सेन्डरहरूलाई र प्रोग्राम सुनेर बस्ने अललाई गुड नाइट शुभ स पनि भन्न चाहन्छु। र अनि बिन्दास तरिकाले स्लिप गर्नु ल भन्नुभएको छ दादा। हजुरहरूलाई पनि गुड नाइट भन्नुभएको छ, थ्याङ्क यू सो मच छ ममताजीलाई यो म्यासेजको लागि। अर्को म्यासेज भएको छ, हाय अर्जुन दादा, हाउ आर यु माम, हाम भो त भन्नुभएको छ, माम चाहिँ भएको छैन। अनि हेन्सी मुकेशको न्यू खबर के छ भन्नुभएको छ, हेन्सी मुकेशको सब ठिकठाक छ भन्नुपर्छ। आई एम पूजा फ्रम गाईघाट, यो म्यासेज बक्सद्वारा मेरो अल फ्रेन्ड एन्ड माई सिस मुस्कान प्रकाश दादा एन्ड माई लवली मम र हजुरहरूलाई पनि मिस यु एन्ड गुड नाइट भन्न चाहन्छु भनेको छ पूजाजीलाई यो म्यासेजको लागि धन्यवाद दिन चाहन्छु। अर्को म्यासेज रहेको छ, हेलो हाई दा के छ दा माम दा म रितु सापकोटा फ्रम त्रगौलीबाट हो के दा, अब बस्ने सङ मार्फत दा यु एन्ड माई फ्रेन्ड तारा सरु सरिता लक्ष्मी एन्ड जी डोडट भन्नुभएको छ लाई सुन्न र सुनाउन चाहन्छु ल बाबाई भन्नुभएको छ। ऋतुजीलाई यो म्यासेजको लागि धन्यवाद छ। तपाईँलाई पनि अर्को म्यासेज रहेको छ, हाय दाजु दर्शन नमस्कार, म लक्ष्मी छेत्री फ्रम शिवपुर, खाना भयो त भन्नुभएको छ, भएको छैन तपाईँले थाहा पाइसक्नु भयो दादा। अहिले रेडियो सुन्ने सबैलाई र दिदी लीला र मेरो घर परिवारलाई शुभरात्रि भन्न चाहन्छु भन्नुभएको छ, धन्यवाद छ तपाईँलाई पनि यो म्यासेजको लागि। अर्को म्यासेज रहेको छ, तुमको मिस करना रोज की बात है, याद करना आदत की बात है, तुमसे दूर रहना उल्फत की बात है, मगर तुम जैसा स्वीट एंड प्यारा दोस्त पाना हमारा किस्मत की बात है। हाय एनसी ब्रो अर्जुन के छ खबर भनेको छ, ठिक ठाक छ भनेको छ, मेरो खबर त अलवेज बिन्दास, मिस कल भयो अजय बिन्दास फ्रम सुन होल अपकमिङ सङ फर्स्ट हाम्रो एनसी ब्रो अर्जुन एन्ड डिजे ब्रो मुकेश र मेरो फ्रेन्ड एसपी राम मुखिया क्रेजी मुस्कान रितिका लक्की सेभेन विष्णु हिटलर जमुना, सानो लक्ष्मी, मदन बिन्दास, स्वीटी सञ्जना, उषा, विशु एन, सविता एम, सुयक, फुच्ची सीमा, माया राणा, राजसफल, सम्झना, सौगात, नक्कली, युनिसा, प्रशंसा, सलिना थापा, प्रति, दिव्या दिल, दीपिका, बसन्ती, मगर, पुष्पा, कला केसी, नाइस गर्ल, युनिका एन्ड अल लवली फ्रेन्डलाई मिठो मायाको साथमा डेडिकेट गर्छु। अल स्विट फ्रेन्डलाई अब बिन्दास एन्ड गुड नाइट, बाबाई अर्जुन ब्रो, युलाई पनि मिस यु टु मच भन्न चाहन्छु। धन्यवाद छ अजयजीलाई। यो म्यासेजलाई अलिकति लामो थियो अजयजी, आगामी दिनमा अलिकति छोटो म्यासेज पठाउनुहोला भन्न चाहन्छु। अर्को म्यासेज रहेको छ, दा नमस्ते, के छ खबर, खाना भयो, नभएको भए आउनु सेमरानातिर भन्नुभएको छ। कुनै दिन आउँदा यस कार्यक्रम मार्फत फर्स्ट अफ अल हजुर एन्ड टेक्निसियन मित्र मुकेश एन्ड माई मम फादर एन्ड अल फ्रेन्डलाई, स्पेसली टु कालीलाई अनि गिरमान खाम्सा मगर भन्नुभएको छ। सायद गिरमानजीले यो म्यासेज पठाउनु भएको थियो, धन्यवाद छ तपाईँलाई पनि म्यासेजको लागि। अर्को म्यासेज रहेको छ, ब्रो खाना भयो, नभएको भए आउनु ल, म देवदत्त छ बङ्गालीबाट हो। मैले सम्झिन चाहन्छु विशेष हजुरलाई, मेरो साथी राम, सुमित भाइ, पूजा, सीता, श्रद्धा, मन, प्रदीप, युविका र मलाई चिन्ने नचिन्ने सबैलाई भन्नुभएको छ। आइ एम प्रेम भन्नुभएको छ प्रेमजीलाई। यो म्यासेजलाई धन्यवाद दिन चाहन्छु। अर्को म्यासेज रहेको छ, नमस्ते भाइ, सन्चै हुनुहुन्छ, मि बिनुकला फ्रम शान्तिनगर, स्पेसली मेरो नातिनी फुच्ची सीमा उमालाई एक्जाम आउँदैछ, राम्ररी इक्जाम दिनु भन्न चाहन्छु भन्नुभएको छ। रिजल्ट आओस् भन्छु, राम्रो रिजल्ट आओस् पनि भन्न चाहन्छु भन्नुभएको छ। धन्यवाद छ बिनुकला दिदीलाई पनि म्यासेजको लागि। अर्को म्यासेज रहेको छ, हाई ब्रो दर्शन एन्ड युआर फाइन भन्नुभएको छ, एकदमै आइएम फाइन भन्नुपर्छ। ओ बसन्ती, म रिसाएको छैन क्या, बट कल गर्न नपाएर हो, एक्जाम चलिरहेको छ त्यसैले हो क्या, तिमीले त कुरा बुझ्छौ नि है, प्लिज नरिसाऊ ल। मि अनमोल तामाङ फ्रम सुनौली, माई लभली फ्रेन्ड बसन्ती, आई एम अल टाइम मिस यु टु मच, ओके बाबाई भन्नुभएको छ। अह सम्झिनु भयो अनमोल तामाङले हाम्रो बसन्तीजीलाई, धन्यवाद छ म्यासेज भयो अनमोलजीलाई। हाई दा, आई एम अजय जीसी फ्रम बुधबार तिन इमली हवा, काश मेरे पास खुसी हो कि दुकान होती, उससे मेरे पहचान होती, भर देता खुसियों से आपकी दामन, चाहे उसकी कीमत मेरी जान होती भन्नुभएको छ। आई वान्ट टु से माई फ्रेन्ड प्रदीप कान्छा, सत्तर अक्रम, सुनिल, रोशन भन्नुभएको छ, धन्यवाद छ। यो म्यासेजको लागि पनि अब हामीसँग 9 म्यासेज बाँकी रहेको छ, 9 म्यासेज पढेपछि तपाईँको आजबाट बिदा भएर जानेछु। त्यही भएर म त अलिकति फास्ट म्यासेजहरू पढ्दैछु है त साथीहरू, ध्यान दिएर सुन्नुहोला। हाई ब्रो, आई एम सागर अधिकारी फ्रम टटेरा, यो प्रोग्राम मार्फत म मेरो साथीहरू मायालु साथी सिपी, सन्तोष, गौरव, पूर्ण, लोकेश एन्ड सगरमाथा कलेजमा पढ्ने अल माई फ्रेन्डलाई र सिपीलाई आउँदै गरेको इक्जामको बेस्ट अफ लक भन्न चाहन्छु र माई दाई नारायणलाई गुड नाइट भन्न चाहन्छु भन्नुभएको छ। तपाईँलाई पनि म्यासेजको लागि धन्यवाद छ। अर्को म्यासेज रहेको छ, हाई दादा नमस्कार, के छ खबर, खाना भयो, अनि न्यू खबर के छ, माई फ्रेन्ड यमके यल्के, माई मम सिस र कतारमा रहनुभएको बिनाजु दीपक नेपानेलाई शुभ छ पनि मिस यु भन्न चाहन्छु भन्नुभएको छ। अनि मि सीता फ्रम गणेशनगर भनेको छ, सीताजीलाई म्यासेजको लागि पनि धन्यवाद छ। अर्को म्यासेज रहेको छ, हा दा म सेवनाबाट देवान, यो मेरो पहिलो एसएमएस हो, काश गरिदिनु मेरो साथी निशान, सुजन, सुमिर, देवदा एफएम सुनेर बस्ने सम्पूर्णलाई गुड नाइट भन्न चाहन्छु भन्नुभएको छ, धन्यवाद छ तपाईँलाई पनि। यो म्यासेजलाई फर्स्ट म्यासेज भए पनि लास्ट चाहिँ नगर्नुहोला भन्न चाहन्छु। र अर्को म्यासेज रहेको छ, सूचना रे के सूचना रहेछ त, हाम्रो रूपन्देहीमा हुने अझै बिन्दा, सुजन गाहा, सागर थापा, खुमा कता गायब हुनुभएको छ, उहाँहरूलाई भेट्नुहुने महानुभावले धेरै भन्दा धेरै प्राइज प्रदान गरिनेछ भन्नुभएको छ। अवश्य पनि भेट्नुभयो भने प्राइज दिनुहोला, मैले चाहिँ भेटिसकेको छु, सायद मैले प्राइज क्लेम गर्नुपर्ला जस्तो छ त होइन। लेख्नुहुन्छ अर्को म्यासेज, हाई दाजु, आई एम सुनिल गुरुङ फ्रम देवदह दुई खैरेनीबाट, एन्ड अल माई फ्रेन्डलाई गुड नाइट, शुभ छ पनि ल, र स्पेसली मसँग टाढा हुने यसको लागि भन्नुभएको छ सुनिलजीलाई, धन्यवाद छ यो म्यासेजको लागि। अर्को म्यासेज रहेको छ, जब खामोस आँखो से बात होती है, ऐसा ही मोहब्बत की शुरुआत होती है, हाय तुम्हारो तुम्हारे ही ख्यालों में खोए रहते हैं, पता नहीं कब दिन कब रात होती है। अहम सायद माया पर्दा यस्तै हुन्छ, लेख्नुहुन्छ अगाडि, हाई अर्जुन ब्रो, हाउ आर यु, इट्स मी युनिसा फ्रम भुटोल। अर्जुन ब्रो, खाना डाउनलोड भयो कि नै, नभएको भए एन्ड यु एन्ड मुकेश ब्रोलाई वेलकम छ है भन्नुभएको छ। आई एम वेटिङ फर यु टु भन्नुभएको छ। आउनुपर्छ कुनै दिन खाना खानुको लागि, तर दिउँसोको समय पारेर। ब्रो, यु एन्ड मुकेश ब्रो एन्ड माई अल लभली फ्रेन्डहरूलाई मिस यु सो मच भन्न चाहन्छु। ब्रो गर्मी छ, टेक केयर ल। अर्जुन ब्रो, स्पेसली फर यु एन्ड मुकेश ब्रो एन्ड मेरो फ्रेन्डहरू मा सीमा, रिता, मालती, रन्जिता, मायाली, लीला, केसी, सुलसा, पारु, काली, मनिता, गङ्गा, कमला, अमृत, रोशन, सुप्रिम, अर्जुन, नारायण, अजय बिन्दा, सुयोग, जीवी बाबु, सुजन एन्ड माई लवली फ्यामिली मेम्बर्स एन्ड माई स्विट हार्ट कार्यलाई हेभ अ चक्लेट ड्रिम एन्ड गुड नाइट भन्न चाहन्छु भनेको छ युनिसालाई। यो म्यासेजको लागि धन्यवाद छ। दादा अघि पठाएको सूचना अझै, सागर सूचना खुमा अघि नेम लेख्नु भुलेछु म, चनमती फुच्ची सीमा, फुच्चीजीले सुटुक्क म्यासेज पठाउनु भयो है, अघि सूचना पढिसके, ठिकै छ। अर्को म्यासेज भएको छ, हाई डियर अर्जुन ब्रो, के छ खबर भनेको छ, सब ठिकठाक छ, सो स्विट भोइस, म सुनलबाट कला केसी, कलाजी धन्यवाद छ तपाईँको म्यासेज लागि। अगाडि लेख्नुहुन्छ, मेरो फ्रेन्ड डियर नवीन श्रेष्ठलाई थ्याङ्क यू एन्ड लभ यु दीपिका र दादा अझै लीला सुन्दर, राजु गुप्ता, तुलसी उज्जवल, आर्यन अर्पण, विक्रम डोटेल, समय अधिकारी, खुसी लाग्यो आज हाम्रो बाहिरको फ्रेन्ड सुन्नु हुँदो रहेछ। प्रवासी चाहना मिडिया ग्रुपको सम्पूर्ण फ्रेन्डहरूलाई मिस यु एन्ड लभ यु भन्न चाहन्छु भन्नुभएको छ। धन्यवाद दिन चाहन्छु म्यासेजको लागि कला केसीलाई। र अबको अन्तिम म्यासेज भन्नुपर्छ आजको कार्यक्रमको, कसको भइसक्यो त है त, लक्की मान्छे भन्नुपर्छ आजको प्रोग्राममा एसएमएस गर्ने, हाई ब्रो के छ हो भन्नुभएको छ। म कुमार कान्छा मितिरी गाउँबाट अल फ्रेन्ड र माई लवली वाइफ रुमीलाई गुड नाइट भन्न चाहन्छु भन्नुभएको छ कुमारजीलाई, धन्यवाद छ म्यासेजको लागि। तपाईँको रुमीजीले पनि सुन्दै हुनुहुन्छ प्रोग्राम, तपाईँको मायाहरू सधैँभरि यसरी नै गाडा प्रगाड भोस् भन्ने हाम्रो चाहना रहेको छ। र आजको कार्यक्रममा म्यासेज गर्ने सम्पूर्ण साथीहरूलाई धन्यवाद दिन चाहन्छु। र मैले कार्यक्रममा एकपटक मात्र नम्बर बताएँ, त्यसको लागि सरी भन्न चाहन्छु, किनभने म्यासेजहरू धेरै आएका थिए, तपाईँको म्यासेजहरू पढी नपढी मलाई भएको थियो। त्यसैले आगामी हप्ता म्यासेज पठाउनुको लागि नम्बर टिप्नुहोला भन्न चाहन्छु, जसको लागि नम्बर रहेको छ 9814407788 एनसेल युजरको लागि रहेको छ भने 9847147302 एनटिसी युजरको लागि रहेको छ। यो नम्बर सेभ गर्नुहोला, आगामी हप्ता म्यासेज पठाउनको लागि काम लाग्न सक्छ भन्न चाहन्छु। र तपाईँले हामीलाई फेसबुकमा पनि म्यासेजहरू पठाउन सक्नुहुन्छ, जसको लागि तपाईँले हाम्रो रेडियो देवदहको फेसबुक पेज www.facebook.com/devdahfm हानेर यो पेज लाइक गरेर पनि त्यसमा कमेन्ट बक्स लेखिएको हुन्छ, त्यसमा आफ्नो म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ भन्न चाहन्छु। र यतिन्जेलको कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु। र त्योभन्दा पनि विशेष विशेष धन्यवाद दिन चाहन्छु प्रविधिका मित्र मुकेशलाई। र आजको बसाइबाट म अर्जुन पनि बिदा हुन चाहन्छु। नमस्कार, शुभरात्रि, शुभ सपनी। मेरी तरह तुम भी कभी प्यार करके देखो ना, मेरी तरह तुम भी कभी प्यार करके देखो ना, चाहत का मुझसे सनम इकरार करके देखो ना, कितना मजा है कैसा नशा है, कितना मजा है कैसा नशा है, प्यार करके देखो ना।